विकास म खुशी होला तपाईँको साथ बिना कि रमाएर बस्न सक्छु त होइन विकास तपाईँले तपाईँकी शिलालाई अझै चिन्नु भएको रहेनछ तपाईँ त मेरो सब थोक हो मेरो जिन्दगी हर खुसी अनि उमङ्ग आफ्नो मुटु देखि कोही टाढा हुन सक्छ र तिमीले मलाई चाहिँ जस्तो आरोप प्रत्यारोप लगाए तापनि मलाई बुझ्ने कोसिस नगरे तापनि मेरो विश्वास अनि माया अलिकति पनि कमी हुने छैन जबसम्म यो सास बाँकी रहन्छ तबसम्म ती मिठा पलहरूको यादमा समय व्यतीत गर्नेछु दैवले पनि कस्तो किस्मत लेखिदिन्छ है जसको माया र साथको आवश्यकता थियो उसैको नजरदेखि तल खस्न पुगे मेरो यथार्थ अनि वास्तविकता ऊबाट छुट्टिने नयाँ बहाना हुन पुग्यो कस्तो जिन्दगी पाएँ मैले न त कुनै उमङ्ग छ न त केही खुसी जोसँग जिन्दगी बिताउने सपना सजाएर राखेकी थिएँ उसैलाई बिच बाटोमा छाडेर हिँड्नु पर्यो कति अभागी है म केही पल त बाँकी छन् जिन्दगीका यस क्षणमा पनि आफूलाई माया गर्ने मान्छेको साथ पाउन सकिन मेरो अवस्था दिन प्रतिदिन अति नाजुक हुँदै गइरहेको छ जुग्न लागेको घाम र निक्न लागेको बत्तीको अवस्थामा पुगेकी छु तर पनि कसैप्रति गुनासो छैन सायद किस्मतमा तिम्रो साथ यति नै लेखेको रहेछ मेरो जस्तो किस्मत नियतिले अरू कसैको नलेखोस् जसलाई म चाहेर पनि पाउन सक्दिनँ कति लाचार अनि विवश छु है जिन्दगी त दुई दिनको हुन्छ भन्थे तर त्यही दिन पनि मलाई जिउन लेखेको रहे विकास म खुसी होला तपाईँको साथ बिना कि रमाएर बस्न सक्छु त होइन विकास तपाईँले तपाईँकी शिलालाई अझै चिन्नु भएको रहेनछ तपाईँ त मेरो सब थोक हो मेरो जिन्दगी हर खुसी अनि उमङ्ग आफ्नो मुटु देखि कोही टाढा हुन सक्छ र तिमीले मलाई चाहिँ जस्तो आरोप प्रत्यारोप लगाए तापनि मलाई बुझ्ने कोसिस नगरे तापनि मेरो विश्वास अनि माया अलिकति पनि कमी हुने छैन जबसम्म यो सास बाँकी रहन्छ तबसम्म ती मिठा पलहरूको यादमा समय व्यतीत गर्नेछु दैवले पनि कस्तो किस्मत लेखिदिन्छ है जसको माया र साथको आवश्यकता थियो उसैको नजरदेखि तल खस्न पुगे मेरो यथार्थ अनि वास्तविकता ऊबाट छुट्टिने नयाँ बहाना हुन पुग्यो कस्तो जिन्दगी पाएँ मैले न त कुनै उमङ्ग छ न त केही खुसी जोसँग